4.5 मेगाहर्ट्ज अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम आधुनिक यात्रा। हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ट्जमा आधुनिक यात्राको अर्को एउटा नवीन श्रृङ्खला लिएर आज पनि सदाबहार आधुनिक गीत सङ्गीतहरूको साथमा हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राजले, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ कार्यक्रम आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हरेक हप्ताको सोमबार अपराह 4 बजेको अर्पण खबरपछि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। र नेपाली सुगम सङ्गीतको बजारमा चर्चामा रहेका, तपाईँले धेरै मन पराउनु भएको, तपाईँको मनमा बस्न सफल भएको, तपाईँले सधैँ गुनगुनाइरहने तिनै सदाबहार गीत सङ्गीतलाई आजको आधुनिक यात्राको यो श्रृङ्खलामा मैले लिएर उपस्थित भइसकेको छु। र यति बेला तपाईँले आधुनिक यात्राको यो श्रृङ्खलालाई रेडियो अर्पण 104.5 मेगाहर्ट्जबाट सुन्नुभएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। कार्यक्रम आधुनिक यात्राको आजको व्यवसायको सुरुवात गर्न चाहन्छु एउटा निकै नै कर्णप्रिय आवाजबाट। केही समय अगाडि बजारमा तरङ्ग एल्बम निस्किएको थियो र सोही तरङ्ग एल्बममा समावेश रहेको एउटा निकै नै मिठो आवाज तपाईँको मनलाई सुने आवाज राख्छु अंशु पन्तको सुरमा, जहाँ तिमी त्यहाँ म हुन नपाउँदा। जहाँ तिमी त्यहाँमा हुन नपाउँदा, तिमी रुँदा तिमी सँगै रुन नपाउँदा, निकै नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ। आधुनिक यात्राको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर तपाईँलाई मनपर्ने, तपाईँले धेरै सुन्नुभएको नेपाली सुगम सङ्गीतको बजारमा चर्चामा रहेका तिनै सदाबहार कर्णप्रिय आवाजहरूलाई तपाईँको माझमा राख्ने गर्छौँ। र आजको यो श्रृङ्खलामा पनि मैले तपाईँको मनलाई छुने खालको, तपाईँले धेरै सुन्नुभएको, धेरै गुनगुनाउनु भएको तिनै सुमधुर आवाजहरू लिएर आएको छु र प्रस्तुत पनि गरिराखेको छु। यति बेला तपाईँ पनि आधुनिक यात्राको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ, आजको यो श्रृङ्खलालाई साथ दिइराख्नु भएको छ, यो विश्वास पनि लिएको छु। र यति बेला फेरि पनि आधुनिक यात्राको यो श्रृङ्खलामा पृष्ठभूमिमा बज्न थालिसकेको छ एउटा आवाज, केही समय अगाडिको आवाज हो, तपाईँलाई धेरै मन परेको आवाज, तपाईँ धेरैलाई छोएको आवाज, कहीँ न कहीँबाट तपाईँको जिन्दगीमा मेल खाएको आवाज। यति बेला राख्छु तपाईँ सम्पूर्णको लागि स्वरूपराज आचार्यको स्वरमा मैले बाबामा त्यागेर रोजेको मायाले मलाई धोका दिए। मायाले मलाई धोका दिए, मैले बाबामा त्यागेर रोजेको मायाले मलाई धोका दिए। मन की त सारे रूप रही छे, रूप मात सारे रमरी थे। मन की त सारे रूप रही छे, रूप मात सारे रमरी थे। मैले बामा त्यागेर रोजेको मायाले मलाई धोका दिए। बाले भन्थे यो तेरो प्रेम दुई दिनमै झर्ने फुल हो भनेर, बाले भन्थे यो तेरो प्रेम दुई दिनमै झर्ने फुल हो भनेर, आमाले भन्थिन् ए छोरा बैसाखो ठुलो यो भुल हो भनेर, सुनिन मैले कसैको कुरा, माया नै मेरो सब थोक भनेर। मैले बामा त्यागेर रोजेको मायाले मलाई धोका दिए। छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौँ। छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डी फोर, घाउ खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हातखुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हातखुट्टामा धेरै पसिना आउने, नौको समस्या,

रोए जिन्दगीमा कति आँसु गए खेर सङ्गालेर राख्या भए ताल भन्थ्यो हेर निकै नै कणप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ र यिनै आवाजहरू तपाईँको लागि राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ र भोलि कार्यक्रमबाट पनि छुटिनुपर्छ यतिन्जेलसम्म तपाईँले आजको आधुनिक यात्राको यो श्रृङ्खलालाई सुनेर बस्दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै आधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिराउँछु हवस् त नमस्कार यति मिठो मासु कति मिठो होला ए बुढी छिटो भात पस्क त आफ्नो मुखबाट पानी आइसक्यो खाइन्छ आज सप्र्याक सप्र्याक मासु भात मुछेर कंकाली मिठो बाटो ल्याएको लोकल खसीको मासु भएपछि उहाँको पेट त अघाउला तर मन भने कहिले अघाउँदैन प्रत्यक्ष भेटनरी डाक्टरद्वारा परीक्षण गरिएको स्वच्छ सफा लोकल खसीको मासु कुखुराको मासु थोक तथा खुद्रा बिक्री गरिनुका साथै कङ्काली बाख्रा पालन फर्मद्वारा उत्पादित जिउँदो खसी बोका बिक्री गरिनुका साथै बाख्रा पालन गर्न चाहने किसानहरूको लागि निशुल्क परामर्श सेवा पनि उपलब्ध छ सम्पर्क कङ्काली मिट सप रत्नगर 2 अनामनगर चोक टाढी प्रोप्राइटर किशोर रावल मोबाइल 98 450 79 5 39

व्यस्त बजारको रूपमा विकास हुँदै गइरहेको बकुल्लहरमा अत्याधुनिक तथा सर्व सुविधा सम्पन्न केयन प्लाजा प्लाजा फेन्सी बुटिक कस्मेटिक सु हाउस पूजा सामग्री होटल ब्युटी पार्लर इलेक्ट्रोनिक्स टेलरिङ साइकल स्टोर्स ड्राई क्लिनर्स सहित अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ। अब केही सतहरू खाली भएकाले तुरन्त सम्पर्क गरी व्यवसाय सुरु गर्नु हुन जानकारी गराइन्छ। सुरक्षाको राम्रो प्रबन्ध, पर्याप्त पार्किङ, 10 फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा, रत्नगर 8 बकुलहर, प्रोप्राइटर राज श्रेष्ठ। मोबाइल नम्बर 98450 80572 र 98450 49280। साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ। अर्पण टाइम चेक, अहिले साँझको 5 बज्यो। यस अर्पण टाइम चेक।